عورت کے حقوق. حضرت عمر بیان کرتے ہیں کہ خدا کی قسم ہم زمانے جاہلیت میں عورتوں کو کسی شمار میں نہیں لاتے تھے، یہاں تک کہ اللہ نے ان کے حق میں نازل کیا جو کچھ نازل کیا اور مقرر فرمایا جو کچھ کے مقرر فرمایا. بخاری. حضرت عمر فاروق کا مندرجہ بالا بیان اور اس کے علاوہ زمانے جاہلیت کے بارے میں ملنے والی تاریخی مواد سے اس بات کی وضاحت ہو جاتی ہے کہ اسلام سے پہلے عورت کو حقارت کی نگاہ سے دیکھا جاتا تھا اور بیٹی کی پیدائش کو ننگ وقار کی بات سمجھا جاتا تھا. سورۃ النحل آیت 58-59 میں فرمایا گیا ہے، جب ان میں سے کسی کو بیٹی کے پیدا ہونے کی خوشخبری دی جاتی ہے تو اس کے چہرے پر کلونس چھا جاتی ہے اور وہ بس خون کا گھونٹ پی کر رہ جاتا ہے، لوگوں سے چھپتا پھرتا ہے کہ اس بری خبر کے بعد کیا کسی کو منہ دکھائے، سوچتا ہے کہ ذلت کے ساتھ بیٹی کو لیے رہے یا اسے مٹی میں دبا دے. زمانے جاہلیت کی تاریخ بتاتی ہے کہ بعض قبائل میں سنگلی اس انتہا تک پہنچ چکی تھی کہ بیٹی پیدا ہونے پر اسے زندہ دفن کر دیا جاتا تھا. سید ابوالعلیٰ مودودی رحمۃ اللہ علیہ جاہلیت کی اس قبیح رسم پر تبصرہ کرتے ہوئے فرماتے ہیں، عرب میں لڑکیوں کو زندہ دفن کرنے کا یہ بے رحمانہ طریقہ قدیم زمانے میں مختلف وجوہ کے باعث رائج ہو گیا تھا. ایک معاشی خستہ حالی جس کے باعث لوگ چاہتے تھے کہ کھانے والے کم ہوں اور اولاد کو پالنے پوسنے کا بار ان پر نہ پڑے. بیٹوں کو تو اس امید پر پال لیا جاتا تھا کہ بعد میں حصول معیشت میں ہاتھ بٹائیں گے، مگر بیٹیوں کو اس لیے ہلاک کر دیا جاتا تھا کہ انہیں جوان ہونے تک پالنا پڑے گا اور پھر انہیں بیاہ دینا ہوگا. دوسرے عام بدامنی جس کی وجہ سے بیٹوں کو اس لیے پالا جاتا تھا کہ جس کے جتنے زیادہ بیٹے ہوں گے اس کے اتنے ہی حامی و مددگار ہوں گے، مگر بیٹیوں کو اس لیے ہلاک کر دیا جاتا تھا کہ قبائل لڑائیوں میں الٹی ان کی حفاظت کرنی پڑتی تھی اور دفاع میں وہ کسی کام نہ آ سکتی تھی. تیسرے عام بدامنی کا ایک شاخصانہ یہ بھی تھا کہ دشمن قبیلے جب ایک دوسرے پر اچانک چھاپے مارتے تھے تو جو لڑکیاں بھی ان کے ہاتھ لگتی تھیں انہیں لے جا کر وہ یا تو لونڈیاں بنا کر رکھتے تھے یا کہیں بیچ ڈالتے تھے. ان وجوہ سے عرب میں یہ طریقہ چل پڑا تھا کہ کبھی تو زچگی کے وقت ہی عورت کے آگے ایک گڑھا کھود کر رکھا جاتا تھا تاکہ اگر لڑکی پیدا ہو تو اسی وقت اسے گڑھے میں پھینک کر اوپر مٹی ڈال دی جائے، اور کبھی اگر ماں اس پر راضی نہ ہوتی یا اس کے خاندان والے اس میں مانے ہوتے تو باپ بادل نخواستہ اسے کچھ مدت تک پالتا، پھر کسی وقت صحرا میں لے جا کر زندہ دفن کر دیتا. اس معاملے میں جو شقاوت برتی جاتی تھی اس کا قصہ ایک شخص نے خود نبی صلی اللہ علیہ وسلم سے ایک مرتبہ بیان کیا. سنن دارمی کے پہلی باب میں یہ حدیث منقول ہے. ایک شخص نے حضور صلی اللہ علیہ وسلم سے اپنے اہل جاہلیت کا ایک واقعہ بیان کیا کہ میری ایک بیٹی تھی جو مجھ سے بہت مانوس تھی، جب میں اس کو پکارتا تو دوڑی دوڑی میرے پاس آتی تھی. ایک روز میں نے اس کو بلایا اور اپنے ساتھ لے کر چل پڑا. راستے میں کنواں آیا، میں نے اس کا ہاتھ پکڑ کر اسے کنویں میں دھکا دے دیا. آخری آواز جو اس کی میرے کانوں میں آئی وہ یہ تھی، ہائے ابا ہائے ابا. یہ سن کر رسول اللہ صلی اللہ علیہ وسلم رو دیے اور آپ صلی اللہ علیہ وسلم کے آنسو بہنے لگے. حاضرین میں سے ایک شخص نے کہا کہ اے شخص، تو نے حضور کو غمگین کر دیا. حضور نے فرمایا کہ اسے مت روکو، جس چیز کا اسے سخت احساس ہے اس کے بارے میں اسے سوال کرنے دو. پھر آپ نے اس سے فرمایا کہ اپنا قصہ پھر بیان کر. اس نے دوبارہ اسے بیان کیا اور آپ سن کر اس قدر روئے کہ آپ کی داڑھی آنسوؤں سے تر ہو گئی. تفہیم القرآن جلد ششم صفحہ 265. یہ حالت تو عورت کی بحیثیت بیٹی کی تھی، بیوی کی حیثیت سے بھی وہ گوناگوں پریشانیوں کا شکار تھی. مردوں کا ان کے ساتھ یہ رویہ تھا کہ نکاحوں کی تعداد پر کوئی قید نہ تھی، چاہے کوئی مرد 100 عورتوں سے شادی کر لے. نہ طلاق کے معاملے میں کوئی پابندی تھی، چاہے شوہر بیوی کو 100 دفعہ طلاق دے اور 100 دفعہ رجوع کر لے. اسلام میں طلاق کا طریقہ یہ ہے کہ شوہر بیوی کو صرف 2 دفعہ طلاق دے کر رجوع کر سکتا ہے. جب وہ تیسری دفعہ طلاق دے دے گا تو پھر اسے رجوع کرنے کا حق نہیں رہے گا اور وہ عورت پورے طور پر اس کے نکاح کی قید سے آزاد ہو جائے گی. جاہلیت میں چونکہ کوئی ایسی حد نہیں تھی کہ جہاں جا کر رجوع کرنا حرام ہوتا، اس لیے بعض خاوند بیویوں کو عمر بھر لٹکائے رکھتے، بار بار طلاق دیتے، بار بار رجوع کر لیتے، اور اس طرح نہ تو اس عورت کو ڈھنگ سے رکھتے اور نہ اسے آزاد ہی کرتے کہ وہ کہیں اور نکاح کر لے. اسلام نے رجوع کرنے کی خط قرار دے کر عورت کو بہت بڑے عذاب سے نجات دی. زمانۂ جاہلیت میں عورت پر جو مظالم ڈالے جاتے تھے، جو مظالم ڈھائے جاتے تھے، ان میں ایک یہ بھی تھا کہ جب کوئی شخص وفات پا جاتا تو اس کا بیٹا باپ کی جائیداد کے علاوہ देवा सौतेली माँ का भी मालिक बन बैठता था। औरत के साथ ये मामला सिर्फ अरबी में नहीं था बल्कि तारीख बयानात से पता चलता है कि दूसरे इलाकों में भी औरत की हालत खराब थी। मसलन हिंदुस्तान में बुद्ध मत और जैन मत के पैरू औरत को अपनी रूहानी तरक्की की राह में बहुत बड़ी रुकावट समझते थे और इससे अलहदा रहने और तारकुद दुनिया बनकर जिंदगी गुजारने को रूहानी और अखलाकी बुलंदी का जरिया गर्दानते थे। बुद्ध मत और जैन मत के अलावा खुद हिंदुओं के यहाँ सती होने की जालिम रस्म का मुद्दतों रिवाज रहा। जब किसी मर्द की बीवी मर जाती तो इसे पूरा हक हासिल होता कि दूसरी शादी कर ले, लेकिन जब किसी औरत का खामिन मर जाता तो बीवी को मैयत के साथ ही चिता में लिटा कर जिंदा जला दिया जाता। जब मुसलमान हिंदुस्तान में आए तो ये जालिमाना रस्म यहाँ मौजूद थी। तारीख में एक मशहूर वाकया बयान हुआ कि किसी हिंदू रानी ने सती होने से बचने के लिए मुगल हुक्मरान हुमायूं से मदद मांगी थी और हुमायूं इसकी मदद को पहुंचा था। बसा औकात हिंदू औरत खामिन के मरने पर अपनी खुशी से सती हो जाती थी। उसकी वजह ये थी कि एक तो औरत की हैसियत के बारे में जो गलत नजरियात उसके जहन नशीन किए गए थे उनकी बिना पर वो दिल से यही समझती थी कि शौहर के बगैर उसकी जिंदगी बेकार है, और दूसरी वजह यह भी थी कि हिंदू माशरे में बेवा औरत को मिट्टी पलीद होती थी कि इस तरह उम्र भर जलते रहने से उसे बेहतर मालूम होता था कि एक ही दफ़ा जलकर अपनी अजियत ख़त्म कर ले। खाविन के बाद अगर वो जिंदा रह भी जाती तो इसे बड़ी भयानक जिंदगी गुजारनी पड़ती थी। जिंदा होते हुए भी वो तमाम खुशियों से महरूम रहती थी। उसे सिंगार करने या अच्छा खाने या अच्छा पहनने का कोई हक हासिल न होता था। उसके वजूद को नहुसत की निशानी गर्दाना जाता था और मुबारक मौके पर उसका साया पड़ जाना भी सख्त बुरा समझा जाता था। यही हाल बहुत से दूसरे इलाकों का था। ईसाई पादरी औरत और गुनाह को एक ही चीज़ करार देते थे। यहूदियों का यह तरीका था कि बाज़ खास हालात में औरतों को घरों ही से निकाल दिया करते थे, और ईरान में मुज़दक ने औरत को मुश्तरक मिल्कियत करार दे रखा था। माजी करीब तक बाज़ इलाकों में भी जो अपने आप को बहुत महसिब करार देते हैं औरत को वैसे का हक हासिल नहीं था और अपनी ज़ाती जायदाद में भी गैर मशरूत तौर पर तसरुफ नहीं कर सकती थी। औरत इस मजलूम की हालत में थी जब पैगम्बर इस्लाम हज़रत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम खुदा का आखिरी पैगाम लेकर दुनिया में तशरीफ़ लाए और आप सल्लल्लाहु अलैहि वसल्लम ने दूसरे मजलूमों की तरह इस मजलूम सिन्फ की भी दाद रसी फरमाई और इसे मखसूस हुकूक अता फरमाए और मखसूस फ़राइज़ इसके ज़िम्मे लगाकर इसे माशरे में एक बावक़ार और ज़िम्मेदार रुतबा अता फरमाया। ये मालूम करने के लिए कि किसी निज़ाम ज़िंदगी ने औरतों को कितने हुकूक दिए हैं मंदरजा ज़ैल मसाइल पर गौर करना ज़रूरी होता है। नंबर एक, इस निज़ाम ज़िंदगी में औरत का मुकाम बहसीत माँ बेटी बीवी बहन और बहसीत औरत के क्या हैं। नंबर दो, इस निज़ाम ज़िंदगी ने माली लिहाज से औरत को मजबूत किया है या कमज़ोर कर रखा है। नंबर तीन, इस माशरे में औरत को अपना शरीक ज़िंदगी चुनने का कहाँ तक इख्तियार हासिल है। नंबर चार, अगर वह शरीक ज़िंदगी ज़ालिम साबित हो तो उसे छुटकारा हासिल करने के लिए कोई रास्ता है या नहीं। नंबर पाँच, वो निज़ामी हयात आम जिंदगी में औरत के साथ किस किस्म का सलूक करने का हुक्म देता है। नंबर छः, इस निज़ामी ज़िंदगी में औरत को घर से निकलने और मजाली से खैर और कौमी ज़िंदगी के दूसरे ज़रूरी मामलों में हिस्सा लेने का हक कहाँ तक हासिल है। जहाँ तक पहले चार सवालों का ताल्लुक है, गुज़िश्ता सफ़हात में वाज़ा किया जा चुका है, इस्लाम ने औरत को बहसीत माँ बहन बेटी बीवी खाला वगैरह के क्या मुकाम अता फरमाया है और किस तरह इसे वालदैन खाविंद और बेटे के तरके का वारिस करार देकर और उसे महर और नान नुश्ते का हकदार बनाकर उसकी माली हालत को मजबूत किया है। वो अपनी ज़ाती मिल्कियत में गैर मशरूत तौर पर तसरुफ करने की हकदार है और कोई शख्स भी उसकी इजाज़त और रजामंदी के बगैर उसके माल में से कुछ ले लेने का हकदार नहीं। इसी तरह बीवी के हुकूक में ये भी वाज़ा किया जा चुका है कि अगर कोई औरत खाविंद के हाथों नाला हो और खाविंद इसे तलाक देने पर भी आमदा ना हो तो खुला के जरिए उससे नजात हासिल कर सकती है। ऐसे ही बेवा के हुकूक में वह हदीस भी बयान की जा चुकी है जिसमें हुजूर ने हिदायत फरमाई है कि कुंवारी लड़की की शादी न की जाए जब तक उसका इज्न न ले लिया जाए और बेवा का निकाह न किया जाए जब तक उसका हुक्म न हासिल कर लिया जाए। अब यहाँ कुरान और हदीस की रोशनी में इस बात की कुछ मजीद सराहत की जा रही है कि इस्लाम ने किस तरह औरत को माशरे में एक बावक़ार मुकाम अता फरमाया है। हज़रत अनस बिन मालिक बयान करते हैं कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम सफ़र में थे और आप सल्लल्लाहु अलैहि वसल्लम के साथ आपका एक हफ्शी गुलाम था जिसे अंजशा कहा जाता था। वो हुदी पढ़ता था। जिससे ऊंट तेज चलने लगे। इस पर आपने इसे फरमाया कि तेरी खराबी हो ए अंजशा, इन शीशों को आहिस्ता ले चल। बुखारी, खुद ही वो गीत होता है जो सारबान गाते हैं तो ऊंट तेज चलते हैं। और शीशों से हुजूर की मुराद खवातीन थी जो ऊंटों पर सवार थी। आपने अंजशा को हिदायत फरमाई कि ऊंटों को तेज न चलाए ताकि खवातीन को तकलीफ न हो। वाज़ह है कि इस्लाम में औरत को अपने अमाल के खुद जिम्मेदार करार दिया गया है और उसे मर्द का जमीमा नहीं बनाया गया। हजरत नूह और हजरत लूत अलैहिस्सलाम की बीवियां खुदा की नाफरमान औरतें थीं, इसलिए अंबिया की बीवियां होने के बावजूद इन्हें अजाब के मुस्तहक करार दिया गया। और आसिया खातून नेक खातून थी, इसलिए फिरौन जैसे बागी और सरकश इंसान की बीवी होने के बावजूद इन्हें फजीलत अदा की गई। अहादीस से ये बात भी वाजह हो जाती है कि औरत को किसी को पनाह देने का हक हासिल है और उसे घर से निकलने, मस्जिद की जमात में शिरकत करने, मजालिस खैर में शरीक होने और जहाद में हिस्सा लेने की भी इजाज़त है और वह इस बात की हकदार है कि इसे ज़ेवर इल्म से आरास्ता किया जाए। नंबर एक, अमान देना। हजरत अली की हमशीर हजरत हानी बिनत अबी तालिब बयान करती हैं कि मैं फतेह मक्का के साल हुजूर सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में हाजिर हुई और आप सल्लल्लाहु अलैहि वसल्लम को गुस्ल करते पाया। इस तरह के आपकी साहबजादी हजरत फातिमा आपके सामने पर्दा किए हुई थी। मैंने आपको सलाम किया तो आपने फरमाया कि कौन है। मैंने अर्ज किया कि मैं हूँ हानी बिनत अबी तालिब। तो आपने फरमाया कि खुश आमदीद हानी। फिर जब आप गुस्ल से फारिग हुए तो आपने खड़े होकर 8 रकात पढ़ी। इस तरह आप एक ही कपड़ा लपेटे हुए थे। फिर जब आप नमाज से फारिग हुए तो मैंने अर्ज किया कि या रसूलल्लाह, मैंने फला शख्स इब्ने हुबेरा नामी को पनाह दी, मगर मेरा माया जाया भाई कहता है कि मैं इसे कत्ल कर दूंगा। इस पर हुजूर ने फरमाया कि आए हानी, जिसको तूने पनाह दी इसको हमने पनाह दी। बुखारी। नंबर दो, बाहर निकलना। हजरत आयशा बयान करती है कि उम्मुल मोमिनीन हजरत सौदा बिनते जमा रात के वक्त किसी काम के लिए बाहर निकली तो हजरत उमर इन्हें देखकर पहचान लिया और फरमाया, खुदा की कसम सौदा, आप हमसे छुप नहीं सकती, यानी हमें पता चल गया कि आप बाहर निकली हैं। हजरत सौदा लौट कर हुजूर की खिदमत में हाजिर हुई और आपसे इस बात का जिक्र किया। उस वक्त हुजूर मेरे हुजरे में शाम का खाना तनावल फरमा रहे थे और आपके हाथ में एक हड्डी थी। इस हालत में आप सल्लल्लाहु अलैहि वसल्लम पर वही नाजिल होनी शुरू हो गई और जब आपसे वही की कैफियत दूर हुई तो आप फरमा रहे थे कि ऐ औरतो, तुम्हें अपने जरूरी कामों के लिए बाहर निकलने की इजाजत दे दी गई है। बुखारी। नंबर तीन, मस्जिद में जाना। हजरत अब्दुल्ला बिन उमर बयान करते हैं कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जब तुम में से किसी की औरत उससे मस्जिद जाने की इजाजत मांगे तो उसे मत रोको। बुखारी। हजरत अब्दुल्ला बिन उमर ही की एक और रिवायत है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि अपनी औरतों को रात के वक्त मस्जिद जाने की इजाजत दे दिया करो। बुखारी। हजरत उमर की अहलिया मोहतरमा फजर और ईशा की नमाजों में शिरकत करने के लिए मस्जिद जाया करती थी और हजरत उमर चाहते थे कि वो न जाए, मगर साफ अल्फाज में मना नहीं फरमाते थे। लोगों ने उनसे कहा कि आप क्यों मस्जिद जाती हैं जबकि आपको मालूम है कि हजरत उमर उसे पसंद नहीं करते। इस पर उन्होंने कहा कि फिर वो मुझे रोकते क्यों नहीं। लोगों ने जवाब दिया कि वो इसलिए नहीं रोकते कि हुजूर ने फरमाया हुआ है कि खुदा की कनीजों यानी औरतों को खुदा की मसाजिद में जाने से मत रोको। नंबर चार, मजालिस खैर में शिरकत। हफ्सा बिन तसीरीन बयान करती हैं कि हम अपनी लड़कियों को ईद के दिन बाहर निकलने से मना किया करते थे। एक औरत आई जो कसरे बनी खल्फ में उतरी। मैं इसके पास गई तो इसने मुझे बताया कि मेरी बहन का खाविंद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के साथ 12 गुजवात में शरीक हुआ था और मेरी बहन 6 गुजवात में उसके साथ थी। उसने बताया कि हम लोग मरीजों की देखभाल करते थे और जख्मियों का इलाज करते थे। उसने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से अर्ज किया कि या रसूलुल्लाह, अगर हम में से किसी के पास चादर न हो और इसलिए वो ईद के दिन बाहर न निकले तो क्या इसमें इसके लिए कोई मजायका है। तो हुजूर ने फरमाया कि इसकी हमजोली इसे अपनी चादर का एक हिस्सा उड़ा ले और औरतों को चाहिए कि वो नेक काम में शरीक हों और मोमिनीन की दुआ में हाजिर हों। बुखारी। हजरत अतिया बयान करती कि हमें हुक्म दिया जाता था कि हम ईद के दिन घर से बाहर निकले और नमाज ईद और इज्तमाही दुआ में शरीक हों। एक और रिवायत में आप फरमाती हैं कि हमें ये हुक्म दिया जाता था कि हम जवान पर्दे वाली औरतों को ईद के दिन घर से बाहर निकलें ताकि वो नमाज और दुआ में शिरकत करें। बुखारी। नंबर पाँच, जिहाद में शिरकत। कामों में सबसे बड़ा काम खुदा का कलमा बुलंद करने के लिए जिहाद करना और इस्लामी रियासत की हिफाजत करना है। सहाबियात के हालत ज़िंदगी से पता चलता है कि वो मर्दों के साथ जिहाद में हिस्सा भी लेती रही हैं। صحیح بخاری میں کئی ایسی احادیث بیان کی ہیں جن سے صحابیات کے جہاد میں شہید ہونے کا پتہ چلتا ہے۔ حضرت عائشہ بیان کرتی ہیں کہ جب حضور سفر پر جاتے تو امہات المومنین کے درمیان قرا ڈالتے اور جس کے نام کا قرا نکلتا اسے ساتھ لے جاتے۔ ایک دفعہ جب آپ جہاد پر جا رہے تھے تو آپ نے قرا ڈالا تو قرا میرے نام نکلا، پس میں حضور کے ساتھ گئی۔ حضرت انس بیان کرتے ہیں کہ جنگ احد میں میں نے حضرت عائشہ اور حضرت ام سلیم کو دیکھا کہ دونوں اپنے دامن اٹھائے ہوئے تھیں، پانی کی مشکیں اپنی پیٹ پر لادے ہوئی تھیں اور پیاسے لوگوں کے منہ میں ڈال دیتی تھی، پھر لوٹ جاتی تھی اور انہیں بھرتی تھی اور پھر لا کر پیاسے لوگوں کے منہ میں ڈالتی تھی۔ حضرت عمر نے مدینہ منورہ کی خواتین کو کچھ چادریں تقسیم فرمائیں تو ایک نہایت عمدہ چادر بچ گئی۔ پاس بیٹھنے والوں میں سے کسی نے مشورہ دیا کہ یہ چادر آپ اپنی اہلیہ محترمہ کو دے دیں۔ حضرت عمر کی اہلیہ محترمہ حضرت علی کی صاحبزادی اور حضور کی نواسی تھی، مگر حضرت عمر نے فرمایا کہ حضرت ام سلیم اس کی زیادہ مستحق ہیں، وہ احد کے دن ہمارے لیے مشکیں بھر بھر کر لاتی تھی۔ حضرت ربیع بنت معوذ صحابیہ فرماتی ہیں کہ ہم جہاد میں رسول اللہ صلی اللہ علیہ وسلم کے ساتھ جاتے تھے اور پانی پلاتے تھے اور زخمیوں کا علاج کرتے تھے اور مقتول لوگوں کو اٹھا کر مدینہ لاتے تھے۔ حضرت ام حرام بیان کرتی ہیں کہ ایک دن حضور نے ان کے گھر میں قیلولہ فرمایا، پھر آپ ہنستے ہوئے بیدار ہو گئے۔ حضرت ام حرام نے عرض کیا کہ یا رسول اللہ آپ کس بات پر ہنسے؟ آپ نے فرمایا کہ میں خواب میں اپنی امت کے ایک گروہ کو دیکھ کر خوش ہوا جو سمندر پر اس طرح سوار ہوں گے جس طرح بادشاہ تختوں پر بیٹھے ہوئے ہوتے ہیں۔ حضرت ام حرام فرماتی ہیں کہ میں نے عرض کیا کہ یا رسول اللہ دعا کیجئے کہ خدا مجھے ان میں سے کرے۔ آپ نے فرمایا کہ تم انہی میں سے ہو۔ پھر آپ سو گئے، پھر ہنستے ہوئے بیدار ہو گئے اور اسی طرح دو مرتبہ یا تین مرتبہ فرمایا۔ میں نے پھر عرض کیا کہ یا رسول اللہ دعا کیجئے کہ اللہ مجھے ان میں سے کرے۔ اس پر حضور نے فرمایا کہ تم پہلے لوگوں میں سے ہو۔ پھر حضرت عبادہ بن سامت نے حضرت ام حرام سے شادی کر لی اور انہیں ساتھ لے کر جہاد میں گئے۔ پھر جب ام حرام واپس لوٹی تو سواری کو ان کے قریب لایا گیا تاکہ اس پر سوار ہوں تو گر پڑی اور ان کی گردن کچلی گئی۔ بخاری۔ نمبر 6، عورتوں کو تعلیم دینا۔ حضرت ابو سعید بیان کرتے ہیں کہ ایک عورت رسول اللہ صلی اللہ علیہ وسلم کی خدمت میں حاضر ہوئی اور عرض کیا کہ یا رسول اللہ مرد تو آپ کی باتیں سن کر چلے جاتے ہیں، بس آپ اپنی طرف سے ہمارے لیے کوئی دن مقرر فرما دیجئے جس میں ہم آپ کی خدمت میں حاضر ہوں تاکہ آپ ہمیں وہ علم سکھائیں جو اللہ نے آپ کو سکھایا ہے۔ اس پر حضور نے فرمایا کہ اچھا، تم فلاں فلاں دن فلاں فلاں جگہ پر جمع ہو جانا۔ چنانچہ وہ عورتیں جمع ہو گئیں اور حضور ان کے پاس تشریف لائے اور جو علم آپ کو اللہ تعالیٰ نے سکھایا تھا اس میں سے انہیں تعلیم دی۔ بخاری۔ حضرت جابر بن عبداللہ بیان کرتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم کھڑے ہو گئے، پہلے نماز پڑھی، پھر لوگوں کو خطبہ دیا، پھر جب فارغ ہوئے تو اترے اور عورتوں کے پاس آئے اور انہیں نصیحت کی، اس حال میں کہ آپ حضرت بلال کے ہاتھ پر تکیہ کیے ہوئے تھے اور حضرت بلال نے اپنا کپڑا پھیلا رکھا تھا اور عورتیں اس میں صدقات ڈال رہی تھیں۔ راوی کہتے ہیں کہ میں نے عطا سے پوچھا کہ کیا اب آپ امام پر یہ بات واجب سمجھتے ہیں کہ نماز سے فارغ ہو کر عورتوں کے پاس آئے اور انہیں نصیحت کرے؟ انہوں نے فرمایا کہ بے شک یہ ائمہ پر واجب ہے اور انہیں کیا ہو گیا کہ وہ ایسا نہیں کرتے۔ بخاری۔ حضرت ام سلمہ بیان کرتی ہیں کہ ایک رات رسول اللہ صلی اللہ علیہ وسلم گھبرائے ہوئے بیدار ہوئے اور آپ فرما رہے تھے، سبحان اللہ، اللہ نے کیسے کیسے خزانے نازل کیے ہیں اور کیسے کیسے فتنوں کا نزول ہوا ہے، کون ہے جو ان حجرے والیوں کو جگہ دے تاکہ نماز پڑھے؟ بہت سی عورتیں ایسی ہیں جو دنیا میں لباس پہنتی ہیں مگر آخرت میں اوریاں ہوں گی۔ راویہ کا کہنا ہے کہ حجرے والیوں سے مراد آپ کی مراد اپنی ازواج مطہرات تھی۔ بخاری۔ نمبر 7، عورت کا کمانا۔ موجودہ زمانے میں عورت کے حقوق میں سے ایک بہت بڑا حق یہ سمجھا جاتا ہے کہ اسے کمانے کی آزادی حاصل ہو۔ ہمیں قرآن و حدیث میں کوئی ایسی نص نہیں ملتی جس سے معلوم ہو کہ اگر کوئی عورت خاوند کی اجازت سے کمائے تو یہ کوئی ناپسندیدہ بات ہے۔ ام المومنین حضرت خدیجۃ الکبریٰ تاجر تھیں اور ام المومنین حضرت زینب کے حالات میں ملتا ہے کہ آپ چمڑا رنگنے کا کام کرتی تھیں اور اس سے جو آمدنی ہوتی تھی اسے راہ خدا میں صرف کرتی تھی، لہٰذا اگر سرپرست کی اجازت سے کمائے تو اسے جائز نہیں کہا جا سکتا، اسے ناجائز نہیں کہا جا سکتا۔ یہ علیحدہ بات ہے کہ اس شے کو اگر وبا کی شکل میں پھیلا دیا گیا تو انجام کار عورت ہی کو نقصان پہنچے گا۔ خدا نے اس کی کفالت دوسروں کے کندھوں پر ڈالی ہے اور اسے حق دیا ہے کہ وہ ان سے اپنے جائز اخراجات پورے کروائیں۔ اب اپنی کفالت کو اپنی ہی کندھوں پر لادنے پر بے جا اصرار حقوق طلب کرنا نہیں بلکہ فرائض طلب کرنا ہے۔ اسلام نے عورت کو جو حقوق دیے ہیں ان پر بغور نگاہ ڈالنے کے بعد تعجب ہوتا ہے کہ مسلمان عورت کی مظلومی کی داستان کس بنیاد پر قائم کی گئی ہے۔ لیکن جب موجودہ مسلم معاشرے پر نظر ڈالی جائے تو یہی محسوس ہوتا ہے کہ یہ داستانیں بھی بے بنیاد نہیں، کیونکہ اسلام نے تو عورتوں کو حقوق عطا کیے تھے مگر مسلمان کہلانے والے مردوں نے انہیں غصب کر لیا۔ چونکہ لوگ دوسرے مذاہب کی مقدس کتب کو کھول کھول کر نہیں پڑھتے بلکہ ان مذاہب کو سننے والوں کے طرز عمل کو دیکھ کر اندازے لگاتے ہیں، اس لیے انہوں نے بجا طور پر یہی سمجھا کہ مسلمان عورت مظلوم ہے۔ اب ہمارے لیے کرنے کا کام یہی ہے کہ معاشرے میں وہ اسلامی انقلاب لانے کی کوشش کریں جو دوسری بھلائیوں کے علاوہ مسلمان عورت کو اس کا صحیح مقام بھی دلوائے اور اسے معزز کرے۔